You have a message. Your message, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhurabazar, Sindhuli. नमस्ते नमस्कार अनि धेरै धेरै स्वागत गर्न आज पनि आइसकेको छु म तपाईँलाई यो समयमा एकदम रमाइलो गराउनको लागि हाँसी खुसी बस्नको लागि यो समय गुजार्नको लागि पक्की पनि थाहा छ तपाईँलाई यति बेलाको प्रोग्राम हो एसएमएस 92 हामी आउने गर्दछौँ हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 र आज पनि सोही क्रमलाई निरन्तरता दिनको लागि उपस्थित भइसकेका छु म तपाईँले पनि एकदम अपेक्षा गरेर बसिरहनु भएको थियो होला सो अब भने तपाईँको प्रतीक्षाको घडी समाप्त भइसकेको छ अबको करिब 45 मिनटको समय भनेको हाम्रो हो हेर्नुहोस् रमाइलो गरेर बिताउनुपर्छ स्वर अलि फरक सुन्नु भयो होला केही छैन यस्तै हो अलिअलि रुगाएको कि भनेको सामान्य हो आजकल है यो के हो भाइरलै हो कि के हो सबलाई एकदम यस्तै यस्तै भइरहेको छ तर पनि ठिकै छ तपाईँसँग रमाइलो गर्नको लागि भन्न त्यसको पनि कुनै प्रभाव नगरिकन म एकदम मजाले उपस्थित भइरहेको छु तपाईँसँग तपाईँले सुनेर साथ दिनुपर्छ मात्र त्यति मात्र होइन एसएमएस पठाउनुपर्छ एसएमएस पठाउनको लागि त उही हो प्रोसेस जानुहोस् मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएस एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् अनि लेख्नुहोस् तपाईँको मेसेज नेम एड्रेस र पठाउनुहोस् 37799 पक्कै पनि 37799 एसएमएस पठाइसकेपछि तपाईँलाई रेस्पोन्स प्रेस रिप्लाई मेसेज आउनेछ हाम्रो तर्फबाट त्यो मेसेज तपाईँले पाइसकेपछि ढुकाउनुहोस् तपाईँको मेसेज हामीसम्म आइपुग्यो भनेर यदि तपाईँले त्यो मेसेज पाउनु भएन भने चाहिँ तपाईँको मेसेज हामीसम्म आइपुगेको छैन त्यस कारणले त्यसको लागि तपाईँ एकदम चनाखो रहेर चाहिँ एकदम राइट प्रोसेस अपनाउनु होला होइन कतै यसो मिस्टेक गर्नुभयो भने फेरि मेसेज नआउन सक्छ अन्तै कतै जान नि सक्छ सो मेसेज गर्नुको लागि एसडिएच एक स्पेस 92 फेरि एक स्पेस तपाईँको मेसेज नेम एड्रेस लेखेर पठाउनु पर्ने हुन्छ 37799 आवाज हो यो सुमन बरालको टेक्निकली सपोर्टमा एकदम अब तपाईँलाई थाहा छ यति बेला को हुन्छ भनेर थाहा छैन भने पनि अन्जन हो यति बेला मजाले मलाई साथ दिने भनेकै उयो होइन तपाईँलाई साथ दिने भनेको नि उयो सो हाम्रो यो जोडी एकदम मजाले जम्ने सबको करिब करिब 45 मिनटसम्म र तपाईँले मेसेज पठाएर साथ दिनुहोला म एक किसिमपछि मेसेज गुटुङ टुङटुङ पढ्नको लागि आइहाल्नेछु तर यति बेला प्रोग्रामको स्टार्टिङमा चाहिँ राख्दैछु एउटा दामी म्युजिकल आवाज छ जेन मल्लिकको एकदम दामी खालको गीत छ होइन सुन्नुहोस् सुन अनि त्यसपछि रमाउनुहोस् एकैछिनपछि तपाईँको मेसेज लिएर आउने नै छु Body but you, body but me, body but us, bodies together. I love to hold you close tonight and always. I love to wake up next to you. I love to hold you close tonight and always. I love to wake up next to you. So we'll piss off the neighbors in the place to feel the tears, the place to lose your fears. Yeah. A place that is so pure, so dirty and rough. In the better day, better day, better day. Fucking inviting on. It's a paradise and it's a war zone. It's a paradise and it's a war zone. Pillow talk, my enemy, my ally. Prisoners. body but me, body but us, bodies together. I love to hold you close tonight and always. I love to wake up next to you. So we'll piss off the neighbors in the place to feel the tears, the place to lose your fears. Yeah, reckless behavior, a place that is so pure, so dirty and rough. In the better day, better day, better day, fucking inviting know it's a paradise and it's a war zone. It's a paradise. And it's a war zone. Okay, welcome back after this very beautiful musical number of Zayn Malik, Pillow Talk. If you're just tuning this radio station, it's 92 MHz and the broadcasting program is SMS 92. Pakkai pani sundai hununcha Sindhuli jillako pahilo radio station, Radio Sindhuligarh FM 92 MHz ma program SMS 92. पक्कै एसएमएस 92 भन्ने बित्तिकै हामी तपाईँकै एसएमएसहरूमा निर्भर रहन्छौँ र तपाईँको एसएमएससँग चाहिँ मजाले रम्ने गर्छौँ. सो तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मजाले के लेख्ने भनेर. तपाईँलाई एकदम फिक्री छ, चिन्ता छ भनेदेखि तपाईँको मनमा जीविता यति बेला जे फुरिरहेको छ त्यही कुराहरू टाइप गरेर पठाउन सक्नुहुनेछ. ट्याक्क लगाएर तपाईँको मनमा एकदमै कुनै रमाइलो जोक्स याद घटनाहरू आइरहेको छ टक्क लेखेर पठाउनुहोस्. एकदमै दुःखी हुनुहुन्छ ट्याक्क लेखेर पठाउनुहोस्. कसैलाई धेरै मिस गरिरहनु भएको छ ट्याक्क लेखेर पठाउनुहोस्. कसैलाई एकदमै रिस उठिरहेको छ ट्याक्क लेखेर पठाउनुहोस्. होइन, जे छ तपाईँको मनमा त्यही कुरालाई लेखेर पठाउनु होला. म मजाले पढ्नेछु हाँसी हाँसी खुसी खुसी. यो 45 मिनटको समयसम्म है. अब भने म ढिला नगरिकन तपाईँकै एसएमएसतर्फ लाग्दैछु. आजको प्रोग्रामको लागि फर्स्ट एसएमएस रहेको छ. हाय सुमन्दा, खाना त भयो होला नि. आई एम राजु थिङ एन्ड फिटिङबाट माई एफडी विशाल विजय विवेक भीम सुनिल आकाश लोके संसार सानु मेनुका मिस यु भन्दै ओके बाई बाई सुमन्दा लेख्नुभएको छ. थ्याङ्क यू सो मच राजु थिङजी मेसेज गर्नुभयो. नेक्स्ट टाइम पनि तपाईँको मेसेज पढ्न पाऊँ है त. अर्को मेसेज चाहिँ यति बेला हाई दा खाना भयो लेख्नु भएको छ. खाना मजाले भयो रि आएको हो तपाईँको मेसेज पढ्नु. यदि खानै खाइएन भने त फेरि कहाँबाट आउँछ यत्रो कराउने तागत. होइन, आई एम तारा तमाङ मरिन सखौरीबाट सखौरी लेख्नु भएको छ है. माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल दा. मायाको संसार सारङ्गीको धुन राम्रो छ सुमन्दाको हरेक गुण रे. ल ठिक छ, धन्यवाद त्यसको लागि पनि तपाईँलाई. हेलो दाजु नमस्ते, खाना भयो हजुरको. म अमलेबाट जुनिका बाई बाई लेख्नु भएको छ. थ्याङ्क यू सो मच जुनिकाजी. मात्र खाना भयो भनेर सोधेर लेख्नु भएको छ. अब खाना त भइसक्यो, अरू नयाँ नौलो के छ. होइन, तपाईँको के कस्तो छ, तिज कसरी मनाउनु भयो, भोलिको योजना के छ, सब कुरा ट्याक्क लेखेर फेरि पनि म्यासेज गर्नु होला. म वरुण अविरल घिमिरे के हो दाई, मेरो त एसएमएस नै पढ्नुहुन्न किन हो रे. ल अहिले भर्खरै मैले कसको पढ्यो त हेट वरुणजी, यस्तो किसिमको आरार नलगाउनु न हो मलाई. फेरि म त सहनै सक्दिनँ कि. हाँसी हाँसी यस्तो मजाले एसएमएस पढिरहेको छु, तपाईँ पढेन भन्नुभयो भने त बर्बाद भएन त. अर्को मेसेज लिँदैछु. हाई दा, के छ हालखबर? अब ढिलो चाँडो हुनसक्छ यस्तै हो होइन, तर मेसेज नपढ्ने भन्ने चाहिँ कुरो हुन्न है. सागर लामा फ्रम कुसुमटारबाट मलाई 9816801487 साथीहरूले कल गर्नु भन्न चाहन्छु लेख्नु भएको छ. ल मजाले साथी भन्न चाहिँ अब कल गर्नु होला चाहिँ सागरजीलाई. पुरा सागरजीले चाहिँ साथ साथीको चाहिँ सागर बनाउनु खोजिरहनु भएको छ क्या र त्यो भएर नम्बर दिनुभएको छ 9816801487 चाहिँ कल गर्नको लागि उहाँले भन्नुभएको हो. तपाईँ पनि सिक्नुहुन्छ भने ट्याक्क फोन गर्नु होला. अर्को मेसेज छ, हाइदा खाना भयो त. आई एम सुमी फ्रम जराटार, मेरो सुदीपलाई लभ यु भन्न चाहन्छु. र मेरो साथी अनुष्का सरु भोपाललाई मिस यु भन्न चाहन्छु है दा बाई गुड नाइट लेख्नु भएको छ थ्याङ्क यू सो मच जरा टारको मित्र सुमीजी नेक्स्ट टाइम पनि तपाईँको मेसेज पढ्न पाइयोस् है अर्को मेसेज छ हेलो दा खाना भयो हजुरको लेख्नु भएको छ मजाले खाना भयो रियाको मैले मेरो मनको साथी समीरलाई मिस गरेको छु भनिदिनुहोस् ल है लेख्नु भएको छ ओके मैले भनिदिइसकेँ मजाले समीरजीलाई धेरै मिस गर्नुभएको छ कसले भन्दा अब एकछिनमा नाम आउला म जराटारबाट सरु थापा मगर दा गुड नाइट सी यु लेख्नु भएको छ थ्याङ्क यू सो मच सरुजी नेक्स्ट टाइम पनि मेसेज पढ्न पाउँ हामी अर्को मेसेज छ हेलो दा खाना भयो आई एम फिटिङबाट मनिता तामाङ आई लाइक दिस प्रोग्राम मेरो अल फ्रेन्ड्सलाई मिस एन्ड प्रकाशलाई लभ यु ओके बाई लेख्नु भएको छ थ्याङ्क यू सो मच फिटिङका मित्र मनिताजी मेसेज अब मजाले पठाउनु भएको छ प्रकाशजीलाई लभ यु लेखेर होइन प्रकाशजीले सुन्दै हुनुहुन्छ त्यति बेला अनि मजाले पुरा खुसीले बुरुकै उठिसक्नु भयो होला अब तपाईँलाई मेसेज आउने सकेको छैनमा के हो कसो भनेर होइन यदि आएन भने नि म कहाँ आउन सक्छ मैले फेरि तपाईँलाई रिले गरिदिइहाल्छु त्यसमा त कुनै डाउटै भएन होइन अर्को मेसेज छ हाय दा के छ खबर खाना भयो त अमलेबाट रेखा एन्ड अनिता लेख्नु भएको छ थ्याङ्क यू दुवैजनालाई फेरि फेरि मजाले मिलेर मेसेज गर्दै गर्नु होला रमाइला कुराहरू लेखेर पठाउनु होला तपाईँका मनमा भएका धेरै कुराहरू के छ कसो छ मात्र भन्दा पनि होइन के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ त्यतातिरबाट त्यो कुरा नै आयो भने सब जानकारी रहन्छ नि त हामीलाई पनि अर्को मेसेज हेलो दा नमस्ते सन्चै मामा भयो त यो प्रोग्राम सुनेर बसिरहनु भएको मम्मी ड्याडी दिदीलाई एउटा दामीको सङ बजाइदिनुहोस् न फ्रम शर्मिला थापा मैले सार लेख्नु भएको छ ल शर्मिलाजी तपाईँको मम्मी ड्याडी लगायत सम्पूर्णलाई त म एकैछिनमा यस्तो दामी गीत सुनाउनेवाला छु होइन मजाले रेडी भएर बस्नु होला गीत सुन्नको लागि यति बेला अर्को मेसेज हाई दा के छ खबर खाना भयो त अमलेबाट रेखा अनि त रिपिट भएर आएछ मेसेज अघि पनि थियो अर्को मेसेज आयो श्याम श्रेष्ठजीको हेलो दाई के छ रेडियोको अल फ्यामिलीलाई मिस यु है त अनि ह्याप्पी तिज ह्याभ अ नाइस डे लेख्नु भएको छ थ्याङ्क यू सो मच श्यामजी तिज त अब लगभग लगभग दामी नै भयो होला ह्याप्पी नै भयो होला होइन सबैजनाको यस्तै हो तपाईँको बरु के कस्तो रह्यो कस्तो भयो होइन आजको दिन हिजोको दिन भोलिको दिन कस्तो हुनेवाला छ राम्रो रहोस् श्यामजी मेसेज पठाइदिनु भयो धेरै धेरै धन्यवाद अर्को मेसेज छ हेलो गुड इभिनिङ आई एम बुद्धवीर तामाङ फ्रम सरलाई नाउ केटिएम अपकमिङ सङ डेडिकेटेड अफ माई अल फ्रेन्ड्स एन्ड गुड नाइट ह्याभ अ स्विट ड्रिम भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच बुद्धवीरजी काठमाडौँ रहँदा पनि हामीलाई टक्क माया गरेर मेसेज गरिदिनु भयो सुन्नु भयो सुनाउन चाहनु भयो धेरै धेरै धन्यवाद तपाईँको मेसेज हामी मजाले पढ्नेछौँ पठाउनु होला तपाईँले मजाले जुनसुकै बेला जुनसुकै समय जुनसुकै बार कुनै मेसेज पठाउनुको लागि त्यस्तो रोकटोक यताउति केही छैन मात्र तपाईँले जानुपर्ने हुन्छ मोबाइलको मेसेज बक्समा ट्याक गरेर टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् मेसेज लेख्नुहोस् नेम लेख्नुहोस् एड्रेस लेख्नुहोस् पठाउनुहोस् 37799 अर्को मेसेज छ हेलो दा नमस्ते सन्चै माम भयो त लेख्नु भएको छ सन्चै भन्नाले अब अलिअलि बजिरहेछ घाँटी नाक होइन सुन्दै हुनुहुन्छ होला आवाजबाटै थाहा भयो होला यो प्रोग्राम सुनेर बसिरहनु भएको मम्मी ड्याडी दिदीलाई एउटा दामीको सङ बजाइदिनु न म शर्मिला थापा मैले छ अघिको मेसेज रिपिट भएछ थ्याङ्क यू होइन मेसेज अब दोहोरेर आउँछ मैले पढि नै हाल्छु केही छैन र भनि नै सकेको छु एकछिनमा गीत बज्दैछ हेलो दाई के छ आई एम मनिषा तामाङ कनपा टूबाट माई फ्रेन्ड्स अनितालाई मिस यु भन्न चाहन्छु ओके बाई लेख्नु भएको छ ल उहाँ मनिषाजीले चाहिँ म्यासेज गर्नुभयो र साथीहरूलाई धेरै सम्झिरहनु भएको छ म एकदम छिटो छिटो म्यासेज लिइरहेको छु किनभने मसँग थुप्रो म्यासेज छ एकदम क्यु लाएर बसिरहेको छ त्यसलाई म एकदम मजाले घटाउन चाहन्छु धेरैभन्दा धेरै तपाईँको म्यासेज पढ्न चाहन्छु किनकि तपाईँको धेरैभन्दा धेरै गुनासोहरू छ मसँग म्यासेज मेरो किन नपढ्ने हाम्रो म्यासेज किन नपढ्ने किन यस्तो है त्यस कारणले म मजाले म्यासेज गर्छु यहाँ मात्र म्यासेजमा मात्र हो र मलाई म्यासेन्जरमा पनि किन हाम्रो एसएमएस नपढ्नु भएको भनेर आउन थालिसकेको छ सो त्यो गुनासोलाई चाहिँ म एकदम अब भर्ष घटाइदिन गइरहेको छु सकेसम्म होइन अब त्यही हुनाले छिटो छिटो म्यासेज पढिरहेको छु नमस्ते दादा म दोबानटारबाट सरस्वती तामाङ दा मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल ओके बाई दा गुड नाइट लेख्नुहोस् थ्याङ्क यू सो मच सरस्वतीजी मैले भनिदिइसकेँ सबैजना साथीहरूलाई मिस भनेर होइन मिस गरिरहनु भएको छ सरस्वतीजीले सो साथीहरू पनि तपाईँहरू पनि अब यसो सरस्वतीजीलाई पनि त मेसेज गर्नु पऱ्यो तपाईँहरूलाई मात्र यति माया गरेर सम्झेर मेसेज गरिसकेपछि तपाईँले कुनै रेस्पोन्स देखाउनु भएन भने त एकदम त्यो मजा आउँदैन नि त होइन मित्रहरू सो एसएमएस गर्नु होला फटाफट जीवन के हो जिएर हेर बिस के हो पिएर हेर ओ एम जी यस्तो बिसै पिएर हेर्न थाल्यो भने त फेरि सब कुरो अब टेस्ट गर्न त कहाँ सकिन्छ र होइन आगो के हो छोएर हेर के हो यो आँसु के हो रोएर हेर ईश्वर के हो ढोगेर हेर धोका के हो भोगेर हेर हेलो दा के छ खबर अनि माम भयो छ दा आई एम मनिषा तामाङ रामपुरबाट मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु है दा गुड नाइट बाई लेख्नु भएको छ थ्याङ्क यू सो मच रामपुरका मित्र मनिषाजी नेक्स्ट टाइम पनि तपाईँको मेसेज पढ्न पाऊँ यति बेला अर्को मेसेज लिँदैछु म म मेरो मनको आशिका रिमालाई मिस यु भन्छु ल लेख्नु भएको छ नाम लेख्नु भएको छैन 845 रहेको छ उहाँको चाहिँ ल नम्बरको चाहिँ लास्टको डिजिटहरू चाहिँ 845 अर्को म्यासेज छ हाई के छ सुमन दा खबर लेख्नु भएको छ एकदम ठिकठाक छ म मरिन डाँडीबाट अभागी सानु लामा मेरो सबै साथीहरूलाई मिस यु भन्नुभएको छ ए अभागीजी किन यस्तो अभागी हुनुभयो तपाईँ अलिक भाग्यमानी हुनुहोस् न ल थ्याङ्क यू सो मच है हाई सुमन्दा लासो फाफुल्ला के छ नि खबर लेख्नु भएको छ एकदम ठिकठाक छ म कर्णपातिन बागछेडाबाट अञ्जली तामाङ लेख्नु भएको छ अञ्जली दिदीले थ्याङ्क यू सो मच हाम्रो सब ठिकठाक छ तपाईँको पनि राम्रै होला होइन हाई दा के छ न्यु खबर म हतपतेबाट युनिसा मगर मेरो साथीहरूलाई मिस यु एन्ड लभ यु भनिदिनु ल दा ओके भाइ लेख्नु भएको छ ल मैले भनिदिइसकेँ आत्मा त केवल सबैको हुन्छ धोका पाए जो पनि हुन्छ पढ्नेले मात्र बुझेको हुन्छ पढाइको मूल्य कति हुन्छ वा वा हेलो दाई खाना भयो लेख्नु भएको छ खाना भइसक्यो आइएम दिकराज श्रेष्ठ गडौलीबाट मेरो साथी एम डडरलाई मिस यु भन्न चाहन्छु ओके बाई लेख्नु भएको छ ल बुझ्नुभयो होला एमजीले नबुझ्नु भएको भए पनि अब बुझ्नु होला मिलाएर फुल जस्तो फुल्न मन थियो तर काँडा भयो एसएमएस 92 सुन्न मन थियो तर नेटवर्कले गाडा भयो लेख्नु भएको छ गाडा भयो कि टाढा भयो होला होइन हाई के छ खबर सुमन दा म मरिन डाँडीबाट सानु लामा सानुजी एकदम ठिकठाक छ हाम्रो नयाँ साथीको लागि 9807629374 9619776339 चाहिँ कल गर्न सक्नुहुन्छ भनेर लेख्नु भएको छ ल नयाँ साथीहरू तपाईँ बोल्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुने भयो सानुजीको लागि अर्को एसएमएस छ हाई दा के छ म सङ्गीता माझी लेख्नु भएको छ सङ्गीताजीले कहाँबाट हो अरू कुरो पठाउनु भएको छैन यति मात्र लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को म्यासेज लिँदैछु म हेलो सुमन एन्ड अञ्जन ब्रो हाउ आर यु लेख्नु भएको छ वी अल आर भेरी फाइन इर्सिमी आलिया माझी फ्रम रातमाटा माई फ्रेन्ड्स स्पेसल कुसुम रोसिका सुप्रिमलाई मिस यु एन्ड तपाईँहरू सबैलाई माई अल फ्रेन्ड्स सिस अनुपा एन्ड ममलाई ह्याप्पी तिस र लभ यु है भन्न चाहनु भएको छ थ्याङ्क यू सो मच म्यासेज गरिदिनु भयो नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् यसै गरी मजाले अर्को म्यासेज लिँदैछु म सिन्धुली जलकन्या गढीबाट योन्जन विमल तामाङ हेलो दा नमस्ते लेख्नु भएको छ एकदम नमस्ते के छ तपाईँको खबर खबर होइन खाना भयो त किन दुख्छ मुटु भन्थे टुक्रिएर फुट्न रहेछ अरे धेरै दुखिरह किन पोल्छ छाती भन्थे 92 एसएमएस छुट्छ र छुट्न रहेछ अरे हेटेरिका कहिले छुटो हो त्यसरी म्यासेज छ यसरी त छुटाउनु भएन नि त गुड नाइट सी यु टुमारो लेख्नु भएको छ थ्याङ्क यू सो मच म्यासेज छुट्दैन तपाईँको ढुकाउनुहोस् होइन तपाईँको म्यासेज मजाले हामीले राखिरहेछौँ छुट्न देखेर ओहो के हो त हेर गडाङ गुडुङ पार्न थाल्यो त तर्साहारै भगाउने भयो जस्तो छ नभाग्नु साथीहरू केही हुँदैन एकदम मजाले है अर्को म्यासेज लिँदैछु म नमस्ते दा के छ हजुरको खबर दा म दोबनतारबाट सरस्वती तामाङ दा सम्पूर्ण सिन्धुलीवासीलाई तिजको शुभकामना छ भनिदिनु ल ओके गुड नाइट लेख्नु भएको छ ल शुभकामना छ सम्पूर्ण सिन्धुलीवासीजीलाई सरस्वतीजीले दिनुभएको छ दोबनतारबाट अब लगभग सक्यो तिजको शुभकामना है आजसम्म दिँदा केही फरक पर्दैन भोलि पनि बाँकी छ आदि त्यही भएर अर्को म्यासेज लिँदैछु हाई दा माम भयो अमलेबाट उर्मिला एन्ड रेजिना बमजन संसार सबैको एउटै हो जसमा सम्पूर्ण जनताको बास हुन्छ जीवन एउटा सङ्घर्ष हो जसमा सफलताको ठुलो आश हुन्छ वा वा हामी दुईलाई 92 प्रोग्राम मार्फत मिस गर्नुहुने जहाँ जुन ठाउँको अपरिचित फ्रेन्डहरू हुनुहुन्छ उहाँहरूलाई 200% मिस यु एन्ड 400% लभ यु ओके काली मुसौली लेख्नु भएको छ ए काली माउसुली लेख्नु भएको रहेछ है कसको लागि हो यो काली माउसुली होइन जसको लागि भए पनि अब ठिकै छ अर्को म्यासेज लिँदैछु हेलो सुमन दा के छ हजुरको न्यू खबर माम भयो त अनि अञ्जन दाको नि लेख्नु भएको छ हाम्रो एकदम ठिकठाक छ म लङ्गुर खोलाबाट सुशीला बस्नेत हो दा म अल नेपाली नारीहरूलाई ह्याप्पी हरितालिका तिज भन्छु र विशेष गरी अमलेको एसएमएसको हँसाउने फ्रेन्ड्स रेजिना एन्ड उर्मिलालाई पनि ह्याप्पी तिज भन्छु ल दा ओके यस्तो ड्रिम भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच ल अनिता भन्नाले रेजिना र उर्मिलाको लागि चाहिँ एकदम राम्रो उपनामा चाहिँ हँसाउने साथीहरूमा चाहिँ चिनिनु भएछ ल साथीहरू फेरि हँसाइदिनु त एकलट मजाले हेलो सुमन दा के छ खबर खाना भयो त दाई ह्याप्पी तिज सिन्धुलीगढी अल फ्यामिली र अल्फ कोट लेख्नु भएको छ आइएम टिटिटी लेख्नु भएको छ ओको यो टिटिटी भनेको 198 छ उहाँको मोबाइल नम्बरको चाहिँ लास्टमा है हाई सुमन दा हाउ आर यु लेख्नु भएको छ एकदम ठिकठाक छ आई लाइक दिस प्रोग्राम ब्रो माई अल फ्रेन्ड्सलाई मिस यु टु फ्रम कनपातिन बागसेडा ब्रो आई विल गेट नेक्स्ट आई एम अभिषेक ओके सी यु नेक्स्ट टाइम भनेर लेख्नु भएको छ ल अभिषेकजी फेरि पनि म्यासेज गरिरहन्छु त भन्नुभएको चाहिँ मैले त केही भन्नै परेन होइन, तपाईँको म्यासेज पठाइदिनुहोस् म पढिदिइहाल्छु, बाँकी कुरो तपाईँ सुन्ने साथीहरू सुनिहाल्नुहुन्छ होइन। अर्को म्यासेज छ, हाई दा खाना भयो, मलाई हल्का फ्रेन्ड बनाउन मन लागेको थियो, सो यो नम्बरमा कल गर्न सक्नुहुन्छ भनिदिनु ल युवराजलाई। है त युवराजलाई चाहिँ साथी बनाउन चाहनुहुन्छ भने 9824894701 चाहिँ कल गरेर चाहिँ मजाले युवराजीलाई साथी बनाउन सक्नुहुन्छ। यो चरणको लागि अन्तिम म्यासेज लिँदैछु, त्यसपछि एउटा साङ्गीतिक आवाज तपाईँको लागि। अर्को म्यासेज रहेको छ, हेलो दा, हजुरको त मुस्कान बब्बाल छ त हो दा, आई एम मनिषा तामाङ रामपुरबाट, मेरो सम्पूर्ण फ्रेन्डलाई मिस यु है दा, ओके बाई दा, आउनु लेख्नु भएको छ ल, थ्याङ्क यू सो मच। मित्रहरू ज जसको म्यासेज यति बेलासम्म पढेँ होइन, अब नआतिनुहोस् किनकि अझै बाँकी छ मसँग टाइम, धेरै बाँकी छ, लगभग त्यो टाइमसम्म तपाईँ सम्पूर्ण भन्नाले धेरैको म्यासेज लिने चाहिँ कोसिस गर्नेछु। यति बेला प्रोग्राममा अर्को एउटा चाहिँ मजाको साङ्गीतिक आवाज बजाउने बेला भएको छ, तर तपाईँ भने म्यासेज गरिरहन सक्नुहुन्छ, यो बिचमा पनि हामीलाई म्यासेज गर्नको लागि जान सक्नुहुन्छ। मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, लेख्नुहोस् तपाईँको म्यासेज, नेम, एड्रेस र पठाउनुहोस् 37799 म्यासेज गर्दै गर्नुहोला, गीत सङ्गीत सुन्दै गर्नुहोला, प्रोग्राम सुन्दै गर्नुहोला, के कस्तो लाग्छ प्रतिक्रिया पनि म्यासेज मार्फतै लेखेर पठाउन सक्नुहुन्छ। यति बेला अर्को साङ्गीतिक आवाज तपाईँको लागि राख्दैछु र त्यसपछि तपाईँको म्यासेज लेख्नको लागि लिनको लागि आउने नै छु। यति बेला अर्को आवाज, साङ्गीतिक आवाज सुन्दै गर्नुहोस् है त। मेरो हरेक पाइला तिमी तिरे म कहिले थाकिन, म तिम्रै हौनी तर तिमीले स्वीकारिन, मेरो इच्छा तिमी थियो सायद तिमीले कहिले बुझेन, मेरो साथीको साथीले भनेको जस्तै भो, प्रश्न एउटै मनमा रह्यो कि माया मेरो के सस्तो थियो, तर ठिकै छ दिन पनि बित्दैछ, भारिलो मनमा मायाको सतह घट्दैछ, विपरीत दिशामा पाइलाहरू छन् हाम्रो, तर शुभ रहोस् तिम्रा दिन हो सधैँ राम्रो, भन्नु केही नै छैन न मनमा छ गुनासो, बिन्ती बरु उम्काइदेऊ न सम्झनाको यो पासो, हिजो नि एक्लै थिए आज भए के पो, र बिताइदिउँला नि जीवन तिम्रो जस्तै के छ, र टाटा बाई बाई नमस्ते तिम्रो मायालाई, देऊ न बरु सलाई गर्दिन्छु सम्झनालाई, तिमीलाई नै आज सम्झेर तिम्रो सम्झना मेरो गीत मेरो शब्द मनबाट निस्केस फटै न सारा, देऊ केवल तिमी मेरो साथ अनि हात नउठ्छ दुनिया सारा, तिमी छैन त आज केही देख्दिन के गर्ने भन, यस्तो रहेछ तिमी नपाउनु नै लेखेर जङ्के यहाँ बुझ्दैन कसैले बुझाउन खोज्नु नै गल्ते, आज त्यो मोरीको ठाउँमा अर्कै नानु बच्ची पल्टे, तर कहिले काहीँ बिर्नुछु म केवल उसको यादले, पिएको तालमा हो कि तानेको त्यो मातले, म त भुतुकै भए उसको त्यो दुखाइ खैरो धुवाको मलमले, तर के राख्नु चाँठो अब सानो कुरो मनमा, तरुणीको वाल छेल ध्यान राख धनमा, एउटा जान्छ अर्को आउँछ यस्तै हुन्छ खेलमा, दुई दिनको माया प्रीति अनि सारा जीवन जेलमा, मेरी नक्कली मैया कस्तो हुन्छ चोट बुझे तिम्रो त्यो बिदाईमा, बरु ठिकै त्यो मेरो जीवन तिम्रो त्यो पर्खाइमा लाग्ला, तिमीलाई पनि पाप कली युगको यो संसारमा, सम्झेर तिम्रो सम्झना मेरो गीत मेरो शब्द मनबाट निस्केस फटै न सारा, देऊ केवल तिमी मेरो साथ अनि हात नउठ्छ दुनिया सारा, तिमी छैन त आज केही देख्दिन के गर्ने भन, किन यस्तो रहेछ तिमी नपाउनु नै लेखेर Welcome back after this very beautiful song of B8. भाग्य भन्ने सङ थियो, रमाइलो B8को है. तपाईँलाई नै मन पऱ्यो होला, मलाई चाहिँ धेरै मन पऱ्यो. मैले नै हुन त आज फर्स्ट टाइम नै सुने हो गीत, तर पनि रमाइलो दामी लाग्यो. सो तपाईँ नि रमाउनु भयो होला, रमाउनु भयो होला भन्ने चाहिँ मैले विश्वास लिएको छु. होइन, कार्यक्रम अलिकति रमाइलो चाहिँ बनाउन चाहिरहेको हो मैले. मुड चेन्ज गरौँ होइन, तपाईँहरूले खोइ जोक्स आज आएन किन हो कुनै, होइन. त्यस कारणले म हल्का एउटा जोक्स जस्तै जस्तै भन्न गइरहेको छु है. एकचोटि के भएछ भन्दाखेरि, अब आजकलका बुढाबुढीहरू पनि कति ट्यालेन्ट हुन्छन् है. अब बुढाबुढी भनेर सानो सानो मान्छे भनेर यसो जिस्किएर बोल्थ्यो, उनीहरूले जवाफ यस्तो फर्काइदिन्छन् कहिले कहिले, होइन. हामीलाई त्यो जवाफ यति कडा लाग्छ कि अब के भन्ने, आजकलका बुढाबुढी धेरै कडा हुन्छन् सायद. अब त्यो हर्लिक्सको कमाल हो कि के को हो थाहा भएन त्यो सब चाहिँ, होइन. सो तपाईँहरू सुन्दै हुनुहुन्छ एसएमएस 92 रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्जमा. आवाज हो सुमर बरालको, टेक्निकली सपोर्ट अञ्जन राणाको पाइरहेको छु. तपाईँ मेसेज गर्न चाहनुहुन्छ भने जान सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा. टाइप गर्नुहोस् SDS, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, लेख्नुहोस् तपाईँको मेसेज र पठाउनुहोस् 37799. जोको कुराकानी भइरहेको थियो अलिकति, भन्नाले एउटा स्कुल बस विद्यार्थीहरू बोक्ने काम हो स्कुल बसको, होइन. सो यहाँ अब स्कुल बसमा चाहिँ टन्न विद्यार्थीहरू लिएर आइरहेको रहेछ. ठ्याक्क ड्राइभरभन्दा पछाडि चाहिँ एउटा सानो फुच्चे सानो भाइ भनौँ भने बसेर एक्लै बोलिरहेको रहेछ कि आफैसँग. भरि भन्दो रहेछ, मेरो बाबा चाहिँ एउटा ए ठुलो हात्ती भइदिएको भए, मेरो मम्मी चाहिँ हात्ती नै भइदिएको भए, म एउटा सानो हात्ती हुन्थेँ होला यति बेला. त्यसै गरी मेरो बाबा चाहिँ एउटा चरा भइदिएको भए, मेरो मामी चाहिँ चरी भइदिएको भए, म यति बेला एउटा सानो चरा हुन्थेँ होला भनेर एक्लै गफ गरिरहेको रहेछ, होइन. त्यसपछि त ड्राइभरले सुनिरहेको रहेछ, एकदम झर्को लागेछ क्या, रिसले. तेरो आमा चाहिँ पुरै चोर, तेरो बाउ चाहिँ डाका भइदियो, अब के हुन्थ्यो नि त भन्न सोधेछ, होइन. त्यसपछि त्यो बुच्चेले के भने थाहा छ, म पनि यसै गरी कुनै एउटा स्कुल बस चलाइरहेको हुन्थेँ होला रे. ल ठिक छ, होइन. अब यस्तै हो, कतिले बुझ्नुभयो बुझ्नु भएन, तर बुझ्नु पर्ने हो, होइन. नबुझ्नु भयो भए पनि केही छैन. अब कस्तो लाग्यो तपाईँलाई यो जोक चाहिँ, मन परे परेन त्यो पनि मजाले लेखेर पठाउन सक्नुहुन्छ. गरिब म म्यासेजतर्फ लाग्दैछु है, तपाईँहरूको म्यासेजतर्फ लेख्नु भएको छ. यो के हो यो गरिब जिन्दगी झुपडी बास के लेख्नु भा. यो म्यासेजलाई मैले एकछिन थातिराख्नु पर्ला जस्तो लाग्यो है मलाई. हेलो दा, खाना भयो त? आई एम रामपुरबाट अस्मिता तामाङ दालाई मिस अञ्जन दाको लागि लभ हेलुका जोक, हलुका जोक लेख्नु भएको रहेछ, होइन. हलुका जोक दा, यो माया भन्ने चिज यस्तो हो, तिमी मेरो भाग्यमा नभए पनि सम्झनामा आइरहन्छौ. दुःख दुःख के लेख्नु भयो, ढुकढुकी पनि मेरो साथीहरूलाई मिस यु र लभ यु भनिदिनु ल. ओके भाइ, लेख्नु भएको छ. ल मैले सब कुरो भनिदिइसकेँ. अस्मिताजीले चाहिँ साथीहरूलाई धेरै मिस गरिरहनु भएको छ, धेरै माया गरिरहनु भएको छ. अर्को म्यासेज छ, हाई दा, के छ खाना भयो त? किन एसएमएस त जाँदैन त? अब बच्ने गीत मेरो दी उमा प्रवित्रा दाई राम र रमेश दालाई फोन लाग्दैन. राजाजी किन रिसाउनु भएको, के गल्ती भएर मबाट अरे. ल राजाजी रे है, अब के हो त यस्तो, साइन पनि त अलिक बब्बाल लाउनु भएछ है. के गल्ती भएर मबाट, नरिसाउनु ल, लेख्नु भएको छ है त. अब यति लेखिसकेपछि किन रिसाउनु र दिल पनि सम्झेको छु भन्दै बहिनी अनितालाई पनि अमलेबाट रेखा भनेर लेख्नु भएको छ, म्यासेज गर्नु भएको रहेछ अमलेबाट रेखाजीले. थ्याङ्क यू सो मच. अर्को म्यासेज, सपनीमा आउनुहुन्छ तपाईँ मिस कल जसरी. सपनीमा आउनुहुन्छ तपाईँ, मिस कल जसरी मुटुभित्र गुनगुन आउनुहुन्छ तपाईँ, रिङटोन जसरी कहिलेकाहीँ बेस्ट हुन्छन् नेटवर्क, कहिलेकाहीँ व्यस्त हुनुहुन्छ नेटवर्क जसरी तपाईँले माया नसकिए, तपाईँको माया नसकिएस ब्यालेन्स जसरी। हेलो दा, ह्याप्पी तिज हो है दा। आई एम मनिषा तामाङ रामपुरबाट, म मेरो फ्रेन्ड्सहरूलाई ह्याप्पी तिज भन्न चाहन्छु है दा। ओके बाई लर्न लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अब ह्याप्पी तिज हामीहरू तर्फबाट नि, मजाले रम्नु भयो होला हिजो, भोलिको दिन पनि रमाउनु होला तपाईँहरूकै हो भोलिको लागि पनि होइन, स्पेसल बिदा पनि छ महिलाहरूको लागि, अब हामीलाई त बिदा सिधा नि छैन अनि के गर्ने, यस्तै हो, रमाइलो गर्नुहोस् तपाईँहरूको रमाइलोमै हामी रमिदिउँला नि त, के भयो। अर्को म्यासेज, हाई दा, के छ खबर, आयम भद्रकाली आठ दोबानबाट अनुष्का थापा मगर, मेरो साथीहरू अरुण सुषमा छोस्याङ र कतारमा बस्नुहुने दाई मामा माइजू र दा हजुरलाई ह्याप्पी तिज भन्न चाहन्छु ल दा। ओके बाई लेख्नुभएको छ, थ्याङ्क यू सो मच मित्रजी अनुष्काजी। अर्को म्यासेज छ, हेलो सुमन्दा नमस्कार, अन्जन्दालाई मिठो सम्झना, दा के छ हजुरको न्यू खबर लेख्नुभएको छ। हाम्रो न्यू त खासै केही छैन होइन, तपाईँहरूको बरु गाउँतिर यसो के भइरहेछ घर गाउँतिर। दा म लङ्गुर खोलाबाट सम्झना बस्नेत हो ल, माई अल फ्रेन्ड्सलाई मिस र विशेष गरी मेरो मनमुटुमा बस्ने सुमन्दालाई। ओ एमजी के हो, धेरै खतरा म्यासेज आयो त मेरो लागि त, मिस यु एन्ड लभ यु ल। ओके नेक्स्ट एसएमएसमा भेटौँला ल, गुड नाइट, ह्याभ अ स्विट ड्रिम, बाई बाई भन्ने लेख्नुहुन्छ, थ्याङ्क यू सो मच सम्झनाजी, यति माया गरेर म्यासेज गरिदिनु भयो, धेरै धेरै धन्यवाद होइन, तपाईँहरूको माया चाहिँ यसै गरी निरन्तर रहिरहोस्, म्यासेज पठाउँदै गर्नु होला। अर्को म्यासेज रहेको छ यति बेला, एसएमएस लेखेर पठाउँछु म पिपलको पातमा, अब त्यो पिपलको पात कहिले लिएर आउने होला, परेवाको खुट्टामा बाँधिदिनु होला है त। एसएमएस लेखेर पठाउँछु म पिपलको पातैमा, आजकल म बसेकी छु सुमन र अन्जनको यादै मारे। वा वा वा के हो यस्तो खतरा खतरा म्यासेज आउनु थाल्यो त, अब त नपढौँ कि अब जस्तो लाग्नु थाल्यो, जस्तै पुरै अब अलिबारमा प्रोग्राम सकेपछि मात्र पढ्नु पर्ला जस्तो छ। एम ज्योति बल मकवानपुर राईगाउँबाट, सानो रश्मितालाई सम्झेको छु भनिदिनु ल, बाई गुड नाइट लेख्नु भएको छ, थ्याङ्क यू सो मच ज्योतिजी, मजाले ज्योति छरेर बस्नु होला, अब लोड सेडिङ छैन हाम्रो सिन्धुलीतिर त, भन्दाखेरि बिहान लाइन हुँदैन, बेलुका लाइन हुँदैन, दिउँसो लाइन हुँदैन, तर पनि लोड सेडिङ छैन हाम्रोतिर, यस्तै हो होइन, तपाईँहरूकोतिर अलिअलि लोड सेडिङ होला के कस्तो छ, मजाले ज्योति छ र बस्नु होला। अर्को म्यासेज छ, हाई सुमन फ्रेन्ड, के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ हो फ्रेन्ड, आउनेलाई वेलकम, जानेलाई टाटा, मिल्छ भने जोडी दिउँला नछुटिने नाता। अरे वा वा वा कसको लागि हो, माई अल फ्रेन्ड्सहरू कविना रुमा उर्मिला सानु लामा, भोलितिर बजाए हुन्थ्यो नि बरु ताली होइन, लामा विजय विनोद जानकी समीर सुमन प्रमिला रश्मिता सुनिता रिना सुषमा सम्पूर्णलाई मिस्यु बिर्सेको छैन भनिदिनु ल दा, फेरि नेक्स्ट म्यासेजमा भेटौँला लेख्नुभएको छ, हस् हस् हस्। अर्को म्यासेज छ, हाई दा माम भयो साथीहरूको लागि हल्का वार्निङ, किन बुझेर नबुझ्ने भन्नुभयो 92 प्रोग्राम साथी बनाउनु र त्यो भएको नभएको 50 साथीहरूको नाम लेख्न ल्याएको प्रोग्राम होइन। ओहो के हो, कसको लागि हो यस्तो, साथी बनाउने जुन प्रोग्राम छ त्यो प्रोग्राममै नम्बर दिनु, पहिले पनि त्यत्रो सुझाव दिनुभयो थियो फ्रेन्डहरूले, तर यता एउटा कानले सुनेर अर्को कानले उडाउने गर्नुभयो फ्रेन्डहरूलाई, त्यत्रो भने नि किन मान्नु नभएको कि, जति भन्दा नि के लेख्नुभयो, एउटा जाऊ उता जाऊ भन्दा नि मान्छ किन एकहोरो लाग्नुहुन्छ है, अब नरिसाउनुलाई फ्रेन्डको कुराकानीलाई मनन गर्नु पर्यो, प्रोग्राम कुनै बहाना बनाएर नम्बर छाड्ने होइन, अमालेबाट उर्मिला बमजन, खरो म्यासेज आयो, खरो म्यासेज आयो, अब मैले पनि भनिरहेको खासमा होइन, हो साथीहरूले म्यासेज लेखेँ मैले पढ्दै नपढ्ने भन्ने नि हुँदैन, अब भरसक त म जोगाइदिन्छु भरसक, अब अलिकता के हुन्छ भनेदेखि समाज अलिकता फ्रिडम हुँदै गइरह्यो कि विकृत हुँदै गइरह्यो, यसलाई अब कसरी बुझ्नुहुन्छ आफैले बुझ्नु होला होइन, तर यसरी नम्बर भनिदिँदाखेरि आफैलाई अलिकति अप्ठ्यारो पर्छ कि भन्ने मात्र हो मलाई, यदि तपाईँ सम्हाल्न सक्नुहुन्छ भने त्यसमा त फेरि मलाई चाहिँ के गाह्रो हुँदैन है, तर अनि त्यही भएर मैले पनि भनेको थिएँ, साथीले झन् मजाले लेखिदिनु भएछ, अब धेरै धेरै धन्यवाद उर्मिलाजीले, त्यही भएर कहिले नम्बर छोड्नुहुन्न है, अब त झन् छोड्ने कुरै भएन। हेलो ब्रदर, के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ, आई एम अनुपा माझी फ्रम रातमाटा, दा मेरो साथी अनुप साई रिसाउनु भएको छ, किन हो नरिसाउनु भनिदिनु ल, माई अल फ्रेन्ड्सलाई मिस यु एन्ड मम र स्विस आशालाई ह्याप्पी तिज र मिस एन्ड लभ चाहिँ है, ओके बाई दा भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मित्रहरू मेसेज गरिदिनु भएको छ. अर्को मेसेज छ, हेलो सुमन्दा, के छ? म मेरो फ्रेन्ड्सहरूलाई अहिले वर्ष ए आलिया, वर्षा, सुप्रिमा, निरुष्का, कुसुम एन्ड सियालाई मिस यु भन्न चाहन्छु ल. माझीटारबाट रोसिका के भाइ लेख्नु भएको छ, थ्याङ्क यू सो मच रोसिकाजी. अर्को मेसेज लिँदैछु म, हाई दा, के छ न्यू खबर? खाना खानुभयो? लेख्नु भएको छ खाना खाइसक्यो. फुल भए फुलिदिन्थे, काँडा भएर फुल्न सकिनँ. अरू भए भुलिदिन्थे, एसएमएस 92 भएर भुल्न सकिनँ. दा, आज म चाहिँ मेरो कान्छीलाई 100% लभ यु भन्न चाहन्छु रे. हिजो अस्ति चाहिँ अलिक कम थिनुहुन्थ्यो, क्यारे आज चाहिँ 100% दिनुभएको छ है कान्छीजी. मजाले एक्सेप्ट गरेर बस्नु होला. अनि मेरो अल फ्रेन्ड्सहरूलाई धेरै मिस गरेको छु भनिदिनु ल दा. फ्रम अमले राजवासबाट विशाल पागल, ओके गुड नाइट लेख्नु भएको छ. पागल नहुनु होला विशालजी, पागल नहुनु होला. पागल भयो भने एकदम गाह्रो हुन्छ है. हेलो दा, के छ नि खबर? लेख्नु भएको छ, एकदम ठिकठाक छ. खानपिन भयो त दा हजुरको? लेख्नु भएको छ मजाले. दा, म भद्रकालीबाट अरुण तामाङ. दा, प्रोग्राम त रमाइलो छ है दा. कति ठन्डो. म मेरो दिदी प्रकृतिलाई मिठो सम्झना र अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु है दा. गुड नाइट. यस्तो अब दिदीलाई मिठो सम्झना भनेर पठाउने हो त चिजमा, मजाले लिन जानु पऱ्यो नि मिठो दर्खाउनलाई, होइन के सर? हुन त ल्याइसक्नु भयो होला, मैले किन भनिरहनु पर्थ्यो र. अर्को मेसेज छ, हेलो, के हो हजुर सिन्धुलीको खबर? बिन्दास अनि झकास होला नि है, लेख्नु भएको छ, एकदम झकास छ. अनि आज म यस प्रोग्राम मार्फत अल फ्रेन्ड्सलाई मिस यु भन्छु र बिस के लेख्नु भएको छ, बेसारेको मित्र सम्झनालाई पनि सम्झिरहेको छु है. फोन गर्नै सकिनँ भन्दै सके पनि के लेख्नु भयो, फोन गर्न सके पनि भन्दै के लेख्नु भयो, अलिकति कुरो बुझिएन है. अनि सानो गुनासो छ, यतातिर सिन्धुलीगढी एफएम सुनिँदैन किन होला, कहाँबाट भन्नुभयो भन्दाखेरि नसुनिने चाहिँ किन होला भन्दाखेरि अब किन होला त नसुनिने है. म फेरि एकचोटि बुझ्छु है त, मेरो रेडियोको ब्याट्री लो भएर हो कि कस्तो हो? म मिना मगर हो, न तपाईँकै ब्याट्री लो भयो कि पुरा, होइन अब रेडियै नसुन्नु भयो कि हाम्रो मात्र नसुन्नु भयो कि, होइन अब त्यो कुरोमा यस्तो फेरि चेकजाँच गर्नुपर्छ. अब तपाईँको आवाज अब कसैको नि आवाज सुन्नु भएन भने झन् बर्बाद ठुलो, होइन त्यतातिर पनि ध्यान दिनु होला. खनिया खर्कबाट हो है लो भनेर लेख्नु भएको छ. खनिया खर्कमा चाहिँ रेडियो अलिक सुनिँदो रहेछ भन्नाले, त्यो डाँडामा सुनिँदैन होला ठ्याक्क, उल्टो कोल्टो अब के अनु एकदम सिधा जान्छ यो रेडियोको तरङ्ग भन्ने कुरा छ है, होइन त्यस कारणले त्यो डाँडा काँडा अब यस्तै हो मित्रहरू. के गर्ने अब हाम्रो चाहिँ अब क्षमता बढ्दैछ, क्षमता बढिसकेपछि तपाईँले मजाले सुन्न सक्नुहुन्छ है त. अर्को मेसेज छ, हाई सुमन दा, के छ? अनि अन्जानको म बाय लेख्नु भएको छ, अब नाम लेख्नु भएन. 610 छ उहाँको नम्बर चाहिँ लास्टमा. रोज इज रेड, स्काई इज ब्लू, ओ दाई आई लभ यु. म पच भैया खेम बहादुर लेख्नु भएको, के लेख्नु भएको, खेम्बी लेख्नु भएको छ. थ्याङ्क यू सो मच खेम्जी, कसको लागि थियो कुनै अब धन्यवाद भन्ने मेरो तर्फबाट. हे, म ओइलाको फुल होइन, सङ्घर्षको मैदानको प्रेम मैदान हो. ए खतरा खरो लेख्नु भएको छ. म ओइलाको फुल होइन, सङ्घर्षको मैदान हो. प्रेम कुनै खेलौना होइन, त्यो दुई आत्माको बलिदान हो. आई लभ यु, आई लभ यु, आई लभ यु लेख्नु भएको छ है तिन ठाउँमा. सुमर ह्यान्सी ब्रो एन्ड इन लास्ट डट इट्स मी ब्युटी क्विन फ्रम सिन्धुली, हा बाई सी यु लेख्नु भएको छ. ब्युटी क्विन रे, अब नामै लुकाउनु भयो होइन, जे भयो ठिकै छ, ब्युटी क्विन भएर बस्नु होला. नाम चाहिँ ओरिजिनलै हालिदिनु भएको नि, केही फरक पर्दैन थियो. 071 चाहिँ उहाँको लास्टमा नम्बर हो. ल हेर, बाई बाई भन्ने आइसकेको छ, तर म्यासेज म दुई तिनवटा लिन गइरहेको छु. आँखाभरि आँसु छ, हाँसु म कसरी, मुटुभरि घाउ छ, बाँचु म कसरी, हाई दा, के छ खबर? अब घाउै छ भने अलिकति मेडिकल जानु होला, आँसु छ भने हल्का जाली रुमालले पुस्नु होला आँखा नभिजाउने गरेर, होइन. म अल साथीहरूलाई मिस यु भन्न चाहन्छु. फ्रम अमले राजवास, निरासी, अनुसा एन्ड सङ्गीता तामाङ, ओके बाई, गुड नाइट, ह्याभ स्विट ड्रिम भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच बोथ अफ यु. नेक्स्ट टाइम पनि म्यासेज गर्न पढ्न पाइयोस्. अर्को म्यासेज छ, घर मेरो मरिन खोला, माझी मेरो छर, आजकलको केटीहरूको हुँदैन रहेछ भर. हाई दा, हावार यु लेख्नु भएको छ. अब किन तपाईँले यस्तो भरै नहुने कुरा गर्नुभयो, अलिक धोका धोका सोका खानुभयो. माम गर्नुभयो त. आई एम सुशील फ्रम मरिन जय मंगल. अब बज्ने गीत मेरो साथी अनिश वर्ण जुन सविता सारथी केटिएममा भएको अम्बिका अनिता कविता रोसिना निर्मला उमा शिष बिन्दा ल ल ल एकैछिन है त झापामा भएको फ्रेन्ड प्रकृतिको लागि र मेरो अल फ्यामिलीको लागि सुनाउन चाहन्छु. स्पेसल भन्नुपर्दा झापामा भएको साथी प्रकृतिलाई धेरै धेरै मिस यु भन्न चाहन्छु एन्ड कन्ट्याक्ट नभए पनि धेरै भयो सो कल मी पनि भन्न चाहन्छु. बाय स्विट ड्रिम भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच मित्र माझी थर भएको मित्र तपाईँले मरिनबाट मेसेज लेख्नु भएको छ. धेरै धेरै धन्यवाद. आजको लागि तपाईँको मेसेजलाई मैले अन्त्य गरेँ किनभने हामीसँग टाइम सकिसक्यो. सो धेरै बाई बाई भनेर उताबाट मलाई आइसक्यो कल बिदा माग्नु पऱ्यो भनेर. यति बेलासम्म प्रोग्राम सुनिदियो भने सबैलाई धेरै धेरै धन्यवाद. मेसेज गर्न सक्नुहुन्छ जुनसुकै बेला जुनसुकै समय जुनसुकै बार जुनसुकै मोबाइल नम्बरबाट पनि है. ठ्याक्क गएर मोबाइलमा टाइप गर्नुहोस् एसडिएस एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् लेख्नुहोस् तपाईँको मेसेज त्यसपछि लेख्नुहोस् नेम एड्रेस र पठाइदिनुहोस् 37799 भोलि फेरि तपाईँको रमाइला रमाइला मेसेजको साथमा उपस्थित हुने बाचा गर्दै टेक्निकल सपोर्टको लागि अन्जनलाई थ्याङ्क्स अ लट भन्दै आजको प्रोग्रामबाट आवाज मार्फत म सुमन बराल छुट्टिए. नमस्ते बाई बाई. Come.